نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. ترجمة آیت نمبر 104 سے. یا ایہا الذین آمنوا، اے لوگو جو ایمان لائے ہو، لا تقولوا، نہ تم کہو، رائنا رائنا، ہماری رعایت کیجئے، وقولوا، اور کہو، انظرنا انظرنا، ہماری طرف نظر کیجئے، وَاسْمَعُوا، اور سنا کرو، وَلِلْكَافِرِينَ، اور کافروں کے لیے، عذابٌ، عذاب ہے، علیم، دردناک، مَا يَوَدُّ الَّذِينَ، نہیں چاہتے وہ لوگ، کفروا، جنہوں نے کفر کیا، من اہل الکتاب، اہل کتاب میں سے، ولا المشرکین، اور نہ مشرک، ان کہ، ینزل، نازل کی جائے، علیکم، تم پر، من خیر، کوئی بھلائی، من ربکم، تمہارے رب کی طرف سے، واللہ، اور اللہ، یختص، خاص کرتا ہے، برحمتہ، اپنی رحمت کے ساتھ، من یشاء، جس کو چاہتا ہے، واللہ، اور اللہ، ذو الفضل، فضل والا ہے، العظیم، بڑے، ما، نہیں، ننسخ، ہم منسوخ کرتے، من آیت، کوئی آیت، او یا، ننسہا، ہم بھلا دیتے اس کو، نأتی، ہم لے آتے ہیں، بخیرن، بہتر، منہا، اس سے، او یا، مثلہا، اس جیسی، اس کی مانند، علم، کیا نہیں، تعلم، تم جانتے، ان اللہ، بے شک اللہ تعالی، علا، اوپر، کل، ہر، شیئ، چیز کے، قدیر، قدرت رکھنے والا ہے، علم، کیا نہیں، تعلم، تم جانتے، ان اللہ، بے شک اللہ تعالی، لہو، اس کے لیے، ملک، بادشاہت ہے، السماوات، آسمانوں کی، والارض، और जमीन की। वाह। और माँ नहीं, लकुम तुम्हारे लिए, मिन दून इल्लाही अल्लाह के सिवा, मिन वलीयन कोई दोस्त, वला नफीर और न कोई मददगार, अम या तुरी दोना तुम चाहते हो, अन के तस अलू तुम सवाल करो, रसूलकुम अपने रसूल से, कमा जैसा के, सुइला सवाल किए गए, मूसा मूसा अलैह सलाम, मिन कबलू इससे कबल इससे पहले, वमन और जो कोई, यतबद्दलिल कुफरा बदल के लेगा कुफर को, बिल ईमानी बदले ईमान के, फकद तो तहकीक, बल्ला वो भटक गया, सवा आ सीधे असबील रास्ते से, वद्दा चाहते हैं, कसीरुन बहुत से, मिन अहलिल किताबी अहले किताब में से, लो काश, यरुद्दूनकुम वो फेर दें तुमको, मिन बादी बाद ईमानिकुम तुम्हारे ईमान लाने के, कुफारम काफिर, हसदन हसद की वजह से, मिन से इंदे पास, अनफुसिहिम उनके नफ्सों के, मिन बादी बाद इसके, मा जो, तबैयना वाजे हो गया, लहुम उनके लिए, अल्हक हक, साफू बस माफ कर दो, वस्तहू और दरगुजर करो, हत्ता यहां तक के, यअती अल्लाहु दे आए अल्लाह, बिअम्रिही अपना हुक्म, इन्ना अल्लाह बेशक अल्लाह ताला, अला ऊपर, कुल्ले हर, शैइन चीज के, कदीर कुदरत रखने वाला है, व अकीमुस सलाता और कायम करो नमाज को, वह आतू और दो, अज़ज़कात ज़कात को, वमा और जो, तुकद्दिमू तुम आगे भेजोगे, लिअन्फुसिकुम अपने नफ्सों के लिए, मिन खैरिन नेकी में से तजिदूहू तुम पाओगे उसको इंदल्लाह अल्लाह के पास इन्नल्लाह बेशक अल्लाह ताला बिमा साथ उसके जो तामलूना तुम अमल करते हो बफीर देखने वाला है। वकालू और उन्होंने कहा लन हरगिज नहीं यदखुल अल्जन्नता दाखिल होगा जन्नत में इल्ला मगर मन जो काना है हुदन यहूदी औ या नसारा ईसाई तिलका ये अमानी युहुम उनकी आरजुएं हैं तमन्नाएं हैं। पुल कह दीजिए हाँ तू लाओ बुरहानकुम अपनी दलील इन कुंतुम अगर हो तुम सादिकीन सच्चे बला क्यों नहीं मन जिसने अस्लमा सपुर्द कर दिया वजहू अपनी जात को अपने चेहरे को लिल्लाही अल्लाह के लिए वह हुआ और वो मुहसिनुन एहसान करने वाला है। फलहू तो उसके लिए अजरुहू अजर उसका इंद रब्बिही उसके रब के पास है। वला और नहीं खौफुन कोई खौफ अलैहिम उन पर वला और ना हुम वो यहज़नून गमगीन होंगे। बस अल्फाज की वजाहत। या अय्युहल्लज़ीन आमनू ऐ लोगो जो ईमान लाए हो ला तकूलू न तुम कहो राइना राइना राइना का रूट है रे एन ये मुराआत का लफ्ज आपने सुना होगा इससे अमर का सीगा है राय हमारी रियायत कीजिए हमारा ख्याल रखिए जैसे अंग्रेजी में बात करते हुए अगर कोई बात समझ में ना आए तो कहते हैं आई बेग योर पार्डन इसी तरह उर्दू में नजर करम कीजिए अरबी में गुफ्तगू करते वक्त अगर किसी शख्स को दूसरे की बात समझ में ना आए तो उस मौके पर कहा जाता है राएना हमारी रियायत कीजिए हमें दोबारा समझा दीजिए। वैसे इसका माना होता है हिफाजत करना निगाह रखना ख्याल रखना। वकूलू और कहिए उन्जुरना उन्जुरना नून वे रे नजर देखना मोहलत देना इंतजार करना انظرنا، دیکھیے ہم کو، یا ہمیں مہلت دیجیے، واسمعوا اور سنا کرو، وللکافرین اور کافروں کے لیے عذاب علیم، عذاب ہے دردناک. ما یود الذین کفروا، نہیں چاہتے وہ لوگ جنہوں نے کفر کیا، من اہل الکتاب، اہل کتاب میں سے. یہ کون ہے اہل کتاب؟ یہود و نصارہ دونوں. ولل مشرکین اور نہ مشرک، مشرکین کون تھے؟ اہل عرب. ان کہ ینزل، نازل کی جائے، علیکم تم پر، من خیرن، کوئی بھلائی، کوئی اچھی چیز، من ربکم تمہارے رب کی طرف سے، واللہ اور اللہ تعالی، یختص خاص کرتا ہے، اس کا روٹ ہے خے، صاد صاد، خاص، برحمتہ اپنی رحمت کے ساتھ، من یشاء جس کو چاہتا ہے، واللہ اور اللہ تعالی، ذو الفضل العظیم بڑے فضل والا ہے، العظیم بہت بڑا، بہت بڑے فضل والا ہے. ما ننسخ، نہیں ہم منسوخ کرتے، نون سین خے، نسخ، نسخ کرنے کا معنی ہوتا ہے نقل کرنا، ہٹانا، مٹانا، منسوخ کرنا، زائل کرنا، ایک چیز کو ہٹا کر اس کی جگہ دوسری چیز لے آنا. ما ننسخ، نہیں ہم منسوخ کرتے، من آیتن، کوئی آیت، او یا ننسہا، اس کو بھلا دیتے. ننسہا کا لفظ نون سین یہ سے بھی ہے، نسیان سے بھی، اور اگر یہ انسا ہو باب افعال میں تو اس کا معنی ہوتا ہے پوسٹ پون کرنا، مؤخر کرنا. ننسہا، اس کو بھلا دیتے یا مؤخر کر دیتے. نأتی، ہم لے آتے ہیں، بخیرن، بہتر، منہا، اس سے. اس سے کس سے؟ جو چیز منسوخ کی گئی یا بلوائی گئی. او مثلہا، یا اسی کی طرح. علم تعلم، کیا تم جانتے نہیں، ان اللہ، بے شک اللہ تعالی، علی کل شیء قدیر، ہر چیز پر قدرت رکھنے والا ہے. علم تعلم، کیا تم نے جانا نہیں، ان اللہ، بے شک اللہ تعالی، لہو اس کے لیے ہے، ملک و بادشاہی، السماواتی آسمانوں کی، والارض اور زمین کی، وما لکم اور نہیں تمہارے لیے، من دون اللہ، اللہ کے سوا، من ولی، کوئی دوست، ولا نصیر اور نہ کوئی مددگار. جیسے قدیر ہے نا، ایسے ہی نصیر ہے. اور کون سا لفظ ایسا پڑھا آپ نے؟ بشیر، نذیر، کریم، بصیر، امین. تو ان لفظوں کو کہتے ہیں یہ فعیل کے وزن پر ہے، فے این یہ لام، فعیل، جیسے فائل کے وزن پر تھا نا، یا فائلون کے وزن پر تھا. ہاں، یہ جیسے اس دن آپ کو بتایا گیا تھا نا کہ مختلف وزن آپ کو معلوم ہو جائیں تو آپ کا کام بہت آسان ہو جائے گا. تو یہ لفظ میں اسی لیے آپ سے کہہ رہی تھی کہ فعیل اور قدیر اور نصیر اور نذیر اور بشیر، تاکہ جب ایک جیسے ساؤنڈ کرنے والے لفظ اگر آپ پڑھیں گے تو ترجمہ روٹ کا پتہ چل جائے گا. اچھا، یہ بے شین رے، اس کا مطلب تو ہوتا ہے خوشخبری، تو بشیر کا مطلب خوشخبری دینے والا. ہاں، تو روٹ پتہ ہو اور اس کا وزن پتہ ہو تو ایک دم سے آپ معنی نکالیں گے، پھر آپ کو کوئی بھٹکا نہیں سکتا. اور یہ یاد رکھیے کہ جب تک صحیح معنی نہیں آتا، صحیح تفسیر نہیں کر سکتے، صحیح طور پر قرآن پاک کو سمجھ نہیں سکتے. ٹھیک ہے نا؟ تو یہ جو اتنا سٹریس ورڈز پر ہے وہ اسی وجہ سے ہے کہ آپ کا فہم درست ہو. ام یا تریدونا، تم چاہتے ہو، ان تسألو، کہ تم سوال کرو، سین، حمزہ، لام، سأل، رسولکم، اپنے رسول سے، کما، جیسا کہ، سئلا، سوال کیے گئے، موسیٰ، موسیٰ علیہ السلام. سوال جو ہوتا ہے نا لفظ، سوال یا سوال، اس کے کئی معنی ہوتے ہیں، مانگنا، درخواست کرنا، مطالبہ کرنا، پوچھنا، پرسش کرنا، سوال کرنا، اعتراض کرنا. تو سوال کرنے کی مختلف صورتیں ہوتی ہیں. بعض اوقات اعتراض کے لیے سوال کیا جاتا ہے نا، آپ لوگ جب سوال کرتے ہیں تو کیا کرتے ہیں؟ اعتراض کرتے ہیں، ایسا کیوں؟ بعض اوقات تحقیق کے لیے سوال کیا جاتا ہے. تحقیق کیا ہوتی ہے؟ इन्वेस्टिगेशन के लिए। अच्छा ये क्या है, क्या चीज है। इसी तरह बसा औकात मजाक उड़ाने के लिए सवाल किया जाता है, किसी को लेट डाउन करने के लिए, तहकीर के लिए। अब आप देखिए कि इसमें से पसंदीदा कौन सा है, तहकीर करने के लिए या एतराज करने के लिए। तहकीक करने के लिए। जब आप सवाल लिखिए तो अपने आप से पूछिए, तहकीक के लिए है, तहकीर के लिए है या फिर एतराज के लिए है, मकसद क्या है। अब अजर किसके लिए होगा, जिसका सवाल तहकीक के लिए होगा, ये पसंदीदा होता है। लेकिन अगर सवाल एतराज के लिए हो, महज दूसरे के कीड़े चुनने के लिए या दूसरे को लेट डाउन करने के लिए, तो नापसंदीदा है। इसी तरह दूसरे को बेवकूफ बनाने के लिए या उसको रुसवा करने के लिए, तो ये भी दुरुस्त नहीं है। यानी सवाल बताते खुद अच्छा बुरा नहीं होता, उसके पीछे नीयत या जज्बा वो उसको अच्छा या बुरा बना देते हैं। मिन कबलु, इससे पहले। वमय तबद्दल الكفر, और जो कोई बदल कर लेगा कुफर को, बिल ईमान, बदले ईमान के, फकत तो तहकीक दल्ला, वो भटक गया, सवा असबील, सीधे रास्ते से। सवा का बेसिकली मतलब होता है बराबर होना, और फिर बराबर होने से माना सीधा लिया गया है, यानी बिल्कुल स्मूथ, स्ट्रेट। एक मुस्तकीम सीधे के लिए पढ़ा था ना, सिरातल मुस्तकीम, और दूसरा क्या है, सवा असबील। दोनों में फर्क क्या है। सिरात का लफ्जी माना जो है, लंबी और तेज धारी तलवार। सिरात किसको कहते हैं, लंबी और तेज धार की तलवार। इमेजिन करें ना, जैसे एक मोटरवे होती है या हाईवे होता है, तो ऐसे ही गुजरती है ना, एक सीधी प्लेन सड़क जो होती है और एक तेज धारी तलवार, लंबी तलवार। अच्छा एक लफ्ज आपने पढ़ा होगा पुल सरात, वो क्या होता है, जिस पर कयामत के दिन सब गुजरेंगे, हर एक को उससे गुजरना है ना। कुरान पाक में आता है वो इम मिनकुम इल्ला वारिदुहा, हर एक को वहां से वारिद होना है, कोई ऐसा नहीं जिसको वहां से गुजरना ना हो। तो पुल सरात जो है वो जहन्नम को उबूर करने के लिए। अब आप देखें, लंबी तेज धार तलवार और पुल, ब्रिज, है कोई रिजेम्बलेंस, है ना। जी हाँ, और उसकी पुल सरात की तारीफ क्या बयान की गई है, कैसा होगा वो, पाल से बारीक और तलवार से तेज। यानी जिस तरह वो लगा हुआ होगा, तो उसके ऊपर जो चलने की जगह होगी वो बहुत बारीक और थिन होगी। तो ऐसा रास्ता जो बहुत बारीक हो, जैसे पुल हुआ, पुल को लाइए जहन में, जो बहुत पतला हो, उससे कैसे गुजरते हैं, संभल के ना, बहुत बैलेंस के साथ। अगर आप अपना बैलेंस खो दें तो क्या होगा, इधर या उधर गिर जाएंगे। तो गोया सिरात वो रास्ता है जिसे बहुत एहतियात से पार किया जाए, तय किया जाए, जिसके आसपास बहुत खतरे हों। ये मादी और मानवी दोनों तरह आता है। कुरान जो है ना, इंसान की आंखें खोल देता है, फिर सोच का रुख बदलता है, इंसान नए सिरे से पैदा होता है, फिर दुनिया को वो उस निगाह से नहीं देखता जिससे दुनिया की मोहब्बत रखने वाले देखते हैं, फिर मुख्तलिफ नजर से देखने लगता है। मुस्तकीम किसको कहते हैं, कायम से है ये लफ्ज, मुस्तकीम कायम से, वो चीज जो सीधी भी हो तो मुतवाजी भी हो। असबील वो रास्ता जिस पर सहूलत से चल सके और उस पर काफी आमद रफ्त भी हो, आम सड़क जैसे होता है। ये भी मादी और मानवी दोनों सूरतों में इस्तेमाल होता है। और सवाल बराबर के मानों में, दुरुस्त, हमवार, ऊंच नीच के बगैर। वद्दा चाहते हैं, रूट क्या है, वाओ दाल दाल। कसीरुन बहुत से, मिन अहलिल किताब, अहले किताब में से। लव काश यरुद्दूनकुम, यरुद्दूना का रूट है रे दाल दाल, रद्द, फेर देना, लौटा दें, पलटा दें, फेर दें। मिन बाद ईमानकुम, तुम्हारे ईमान के बाद, कुफारन काफिर बनाकर। क्यों, حسدن، حسد کی وجہ سے، من عند انفسہم، ان کے نفسوں کے اندر جو ہے، ان کے نفسوں کے پاس سے، من بعد ما، اس کے بعد جو تبینہ واضح ہو گیا، تبینہ اس کا روٹ کیا نظر آ رہا ہے، بے یہ نون، لہم الحق، ان کے لیے حق، فافو پس معاف کر دو، این پہ واؤ عفو، وصفہو درگزر کرو. اب ایک نیا لفظ آیا معاف کرنے کے لیے اور یہ ہے وصفہو، سواد سے ہے صف، فرق کیا ہے دونوں میں؟ عفو ہوتا ہے بدلہ لینے سے دستبردار ہونا، بدلہ نہ لینا، قصور کا بدلہ نہ لینا، اور صف کیا ہوتا ہے؟ درگزر کرنا، قصور کا احساس نہ ہونے دینا، غلطی کا احساس نہ ہونے دینا، باعث پرس نہ کرنا. یہ معاف کرنے سے زیادہ مشکل کام ہے. اور ایک اور بھی لفظ ہوتا ہے معاف کرنے کے لیے، وہ کیا ہوتا ہے؟ غفرہ. غفرہ کا مطلب ہوتا ہے ڈھانپ دینا. تو اب آپ دیکھیے کہ کیا ایک ہی لفظ ہر جگہ چل سکتا ہے؟ تو پھر ہر جگہ ہر لفظ کی روح کو سمجھنا چاہیے نا، تبھی تو قرآن پاک صحیح معنی میں سمجھ آئے گا. تو عفو کا معنی ہوتا ہے معاف کر دینا، بدلہ نہ لینا، اور صف کا کیا معنی ہے؟ احساس بھی نہ دلانا، یعنی بدلہ بھی نہیں لیا اور احساس بھی نہیں دلایا. حتیٰ یہاں تک کہ یأتی اللہ بأمری، لے آئے اللہ اپنا فیصلہ، اپنا حکم. ان اللہ، بے شک اللہ تعالیٰ، علی کل شیء قدیر، ہر چیز پر قدرت رکھنے والا ہے. وَأَقِيمُ الصَّلَاةَ، اور قائم کرو نماز، وَآتُ الزَّكَاةَ، اور ادا کرو زکات. وَمَا تُقَدِّمُوا، اور جو تم آگے بھیجو گے، لِأَنفُسِكُمْ، اپنے نفسوں کے لیے، مِنْ خَيْرٍ، نیکی میں سے، تَجِدُوهُ، تم پاؤ گے اس کو، عند اللہ، اللہ کے پاس. تَجِدُوهُ کا روٹ کیا ہے؟ وَجَدَ. ان اللہ، بے شک اللہ تعالیٰ، بِمَا تَعْمَلُونَ، ساتھ اس کے جو تم عمل کرتے ہو، بصیر، دیکھنے والا ہے. وقالو، اور وہ کہتے ہیں، لَنْ يَدْخُلَ الْجَنَّةَ، ہرگز نہ داخل ہوں گے جنت میں، الا مگر، من کانا، جو کوئی ہوئے، ہودن، یہودی، حائد کی جمع، ہے الف حمزہ دال، حائد، او نصارہ، یہ کس کی جمع ہے؟ نصارہ، نصرانی کی. تلکا، یہ امانیہم، ان کی خواہشات. قل، کہہ دیجئے، ہاتو، لے آؤ، ہاتو، برہانکم، اپنی دلیل. برہان یہ نیا لفظ ہے. برہان دلیل قاطع کو کہتے ہیں جو تمام دلائل سے زیادہ زوردار ہو اور ہر حال میں سچی ہو. ان کنتم، اگر ہو تم، صادقین، سچے، بلا، بلکہ، کیوں نہیں، من اسلمہ، جس نے سپرد کر دیا، سین لام میم، سپرد کرنا، فرما برداری کرنا، اپنے آپ کو حوالے کر دینا. وجہہو، وجہ کہتے ہیں چہرے کو، فیس کو، تو ذات مراد ہے، للہ، اللہ کے لیے. وہو محسن، اور وہ محسن ہے، ہے سین نون، حسن سے مشتق ہے. فلہو اجرہو عند ربہ، تو اس کے لیے اس کا اجر ہے اس کے رب کے پاس. ولا خوف علیہم، اور نہ ان پہ کوئی خوف ہوگا. ولا ہم یحزنون، اور نہ وہ غمگین ہوں گے.